सँग आउनै पर्छ भन्ने छैन कोही अघि त कोही पछि लक्ष्य सबको एउटै हुन्न न सम्झ अतीतलाई जीवन त्यसले डुबाउन सक्छ न सम्झ पुरानो मायालाई मुटु नै त्यसले जलाउन सक्छ सबै तिमीसँग आउनै पर्छ भन्ने छैन कोही अघि त कोही पछि लक्ष्य सबको एउटै हुन्न न सम्झ अतीतलाई जीवन त्यसले डुबाउन सक्छ मायालाई मुटु नै त्यसले जलाउन सक्छ दोष के छ तिम्रो त्यो जिन्दगीको रोक्न खोज्छौ किन समयसित जिउनु छ तिमीलाई यो समयसित न त समय रोक्छ तिमीसित सम्झ अतीतलाई जीवन त्यसले डुबाउन सक्छ न सम्झ पुरानो मायालाई मुटु नै त्यसले चलाउन सक्छ यात्रामा सबै तिमीसँग आउनै पर्छ भन्ने छैन कोही अघि त कोही पछि लक्ष्य सबको एउटै हुन्न न सम्झ अतीतलाई जीवन त्यसले डुबाउन सक्छ न सम्झ पुरानो मायालाई मुटु नै त्यसले जलाउन सक्छ।